अब यहां कुछ और लोगों को भी ये खबर सुनाई जा रही है कि देखो ये इनाम और इकराम सिर्फ उनके लिए नहीं था जो इस राह में गुजर चुके, इसके मुस्तहिक और लोग भी हो सकते हैं, और खासतौर पर वो लोग अल्लज़ीन इस्तजाबू लिल्लाहि वर रसूल, जिन्होंने अल्लाह और रसूल सल्लल्लाहु अलैहि वसल्लम की पुकार पर लब्बैक कहा। तब मिन बाद मा असाबहुमुल क़र्ह, इसके बाद कि उनको जख्म पहुंचा, इसके बाद कि उन्होंने जख्म खाया। इशारा है जंग उहद में शिकस्त खाने वाले सहाबा कराम की तरफ, जिन्होंने जंग के अगले ही रोज दोबारा नबी सल्लल्लाहु अलैहि वसल्लम की पुकार पर लब्बैक कहा और एक और जंग के लिए तैयार हो गए। इन आयात में गज़वे उहद के बाद एक और गज़वे में शिरकत की तरफ इशारा है। ये गज़वा हमराउल असद के नाम से मशहूर है। हमराउल असद मदीना से 8 मील दूर एक जगह है। इसके पस मंजर में हजरत आयशा रज़ी अल्लाह ताला अन्हा की एक रिवायत है, उन्होंने अपने भांजे उरवा बिन जुबैर से फरमाया, ऐ मेरे भांजे, अबू बकर रज़ी अल्लाह ताला अन्हु भी उन्हीं लोगों में से थे जब उहद के दिन आप सल्लल्लाहु अलैहि वसल्लम को जो सदमा पहुंचना था पहुंच चुका और मुशरिकीन वापस चले गए, तो आप सल्लल्लाहु अलैहि वसल्लम को खतरा पैदा हुआ कि कहीं वो वापस आकर फिर हमला न कर दें। लिहाजा आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि कौन इन काफिरों का ताकुब करता है, कौन इनका पीछा करता है कि ये फिर ना वापस पलट आए। आपका ये इरशाद सुनकर 70 आदमी ताकुब के लिए तैयार हो गए, जिनमें हजरत अबू बकर सिद्दीक और जुबैर भी थे। और इसमें खासतौर पर नबी सल्लल्लाहु अलैहि वसल्लम ने यह शर्त आयद की थी कि मुशरिकीन का पीछा करने के लिए हमारे साथ अब सिर्फ वो लोग जाएंगे जिन्होंने जंगे उहद में शिरकत की है, ताकि मुनाफिकीन और दूसरे इस किस्म के लोग साथ न चलें और मुश्किलात पैदा न करें। للذين احسنوا منهم واتقوا اجر عظيم, उन लोगों के लिए जिन्होंने इनमें से एहसान की रविश इख्तियार की और तकवा किया, अजर अजीम है। एहसान क्या होता है? अंताबुदल्लाह का अन्ना का तरा हो, आपका अमल इतना अच्छा हो जाए और उसके पीछे क्या चीज हो, वो अच्छा कैसे हो कि गोया तुम अल्लाह ताला को देख रहे हो। फइल्लम तकुन तराहु फइन्नहु यराका, अगर ये कैफियत ना हो अमल करते वक्त, तो कम अज कम ये सोच जरूर हो कि अल्लाह ताला देख रहा है। यानी पहले दर्जे का एहसास क्या कि गोया आपको खुदा नजर आ रहा है, और दूसरे दर्जे का एहसास क्या कि वो आपको देख रहा है। जिस इंसान के एहसासात में और फीलिंग्स में ये चीज आ जाए, फिर उसका अमल इंतहाई खूबसूरत हो सकता है, और ऐसे ही अमल का नाम एहसान है। आप जरा थोड़ी देर के लिए इमेजिन करें कि आप अल्लाह ताला को देख रहे हैं। आप में से अक्सरियत तो ये कहे जी हम तो कर ही नहीं पाते, कैसे क्या करें, मुश्किल है ना इमेजिनेशन, इसलिए कभी सोचा ही नहीं इस पहलू पर, कभी इस तरह तवज्जो ही नहीं दी। तो जब हमें ये एहसास ही नहीं आता कि हम अल्लाह ताला को देख रहे हैं, यानी देखने से मुराद इन आंखों से सामने फिजिकली देखना नहीं, बल्कि इमेजिनेशन से देखना और एहसास का इतना गहरा होना कि गोया आपको एक चीज नजर आ रही हो बिन देखे भी, ऐसा किन लोगों के साथ होता है? चलिए अल्लाह ताला के बारे में तो हम सोचते ही कम है, इसलिए ये एहसास नहीं होगा। कभी आपने कभी किसी और इंसान की प्रेजेंस बहुत करीब महसूस की उसकी गैर मौजूदगी में, गोया अभी यहीं कहीं है वो, या आपको यूं लगे कि जैसे वो आपके सामने ही खड़ा है, हालांकि वो खड़ा नहीं, मगर फिर भी आपकी आंखें उसको देख रही हैं। ऐसे एहसासात हर एक पे गुजरते हैं, लेकिन किसके लिए गुजरते हैं? जिससे बहुत मोहब्बत हो, जिसके लिए बहुत गहरे एहसासात और जज्बात हो। तो जिन लोगों के दिल में अल्लाह ताला की बहुत मोहब्बत होती, उन पर ये एहसासात गुजरते हैं कि गोया वो अल्लाह ताला को सामने ही पा रहे, सामने ही देख रहे। और जिस शख्स की ये कैफियत हो, फिर आप देखें कि वो अंदर तक हिल जाता है, और फिर इस कैफियत के साथ कोई अमल, कोई भी अच्छा काम, वो कितना खूबसूरत हो सकता है, कितना बेहतरीन हो सकता है। ठीक है, आप जब किसी को देख के कोई काम करते हैं तो बहुत कॉन्शियस हो जाते हैं ना, कुदरती तौर पर आपका अमल बदल जाता है। आप जरा भी डंडी नहीं मारते उस काम में, जरा भी खराबी नहीं करते, 100% परफेक्ट करने की कोशिश करते हैं। लेकिन अगर ये कैफियत ना हो, इतना आला दर्जा, तो बहुत ही खुशकिस्मत लोगों का हो सकता है कि वो अल्लाह ताला को इस तरह देख पाए अपने आसपास। लेकिन अगर ये कैफियत ना हो तो कम से कम दूसरे दर्जे की तो होनी ही चाहिए। और वो क्या कि वो देख रहा है मुझे, यानी आप इस एहसास से कांप उठे कि मैं ये काम कर रहा हूं और मुझे वो देख रहा है। वो वाकई याद है आपको, जब एक बाप बेटा एक बाग की तरफ गए तो बाप ने बेटे से कहा तुम यहाँ नीचे खड़े हो और मैं जरा ऊपर चढ़ के कुछ फल वगैरह तोड़ लूं, और अगर कोई नजर आए तो मुझे बता देना। थोड़ी ही देर गुजरी, बाप अभी मशगूल ही हुआ था अपनी चोरी में कि बेटे ने चीखना शुरू कर दिया, वो देख रहा है वो देख रहा। बाप खौफ के मारे नीचे उतर आया कि कौन देख रहा है। कहा अल्लाह देख रहा है। तो बसा औकात बच्चों के अंदर भी ऐसे एहसासात हो सकते हैं कि अल्लाह देख रहा है, और ये एहसासात बच्चों में पैदा करने चाहिए, बजाय इसके कि आप अपने से उनको डराएं और खौफ ज्यादा करें, ये ना करो मैं तुमको मारूंगी या तुम्हारे अब्बा से शिकायत करूंगी। इसके बजाय क्या होना चाहिए कि अल्लाह ताला का एहसास उनके दिल में डालना चाहिए कि तुम कहीं भी होगे वो तुम्हें देख रहा है, मैं देखूं या ना देखूं इससे फर्क नहीं पड़ता। तो जिस इंसान की जिंदगी में ये सोच दाखिल हो जाए कि मेरा रब मुझे देख रहा है, फिर नंबर एक तो ये कि खौफ और गम खत्म होने लगता है, नंबर दो ये कि कामों में हुस्न पैदा होने लगता है। इसी का नाम एहसान है। साहबे कराम इतना जख्म खा के, इतनी चोट खा के अगले ही दिन कैसे चल पड़े। कहते कि बाज लोग तो सीधे खड़े भी नहीं हो सकते थे, लेकिन जो ही नबी सल्लल्लाहु अलैहि वसल्लम ने पुकारा वो उठकर खड़े हो गए, सहारा लेके खड़े हो गए। जख्मों से खून रिस रहा था, दर्द के मारे बुरा हाल था, लेकिन जिहाद की पुकार पर कि दुश्मनों का पीछा करना है, जिस काबिल है ठीक है चलते हैं। तो ये वही कर सकता है जिसको ये यकीन हो कि मेरा रब मुझे देख रहा है और वो इसकी जजा देगा, वरना किसी इंसान के लिए शायद ही कोई ऐसी तकलीफ उठा सके। नमाज दिन में 5 मरतबा हमारी यही ट्रेनिंग कर रही है। लिल्लज़ीन अहसनू मिन्हुम, उन लोगों के लिए जिन्होंने उनमें से एहसान की राह अख्तियार की, वत्तकू और तकवा इख्तियार किया, अजरुन अजीम, बहुत बड़ा अजर है। अल्लज़ीन, वो लोग, قال لهم الناس, जिनको लोगों ने कहा था, इन्न الناس قد جمعوا لكم, बेशक लोग तुम्हारे लिए जमा हो गए हैं, तुम्हारे खिलाफ बड़ी फौजें जमा हुई हैं, فخشوهم, तो उनसे डरो, فزادهم ایمانا, तो बढ़ गया उनका ईमान, इस बात से उनके ईमान में और इजाफा हो गया। इसका पस मंजर कुछ यूं है कि ग़ज़वा उहद से वापसी के वक्त अबू सुफियान ने मुसलमानों से जो खिताब किया था, उसमें उसने मुसलमानों को चैलेंज किया था कि 1 साल बाद फिर मैदान बद्र में मुकाबला होगा। इस चैलेंज को आप सल्लल्लाहु अलैहि वसल्लम ने कबूल कर लिया, क्योंकि उस साल मक्का में कहर पड़ा हुआ था, तो उसने अपनी नदामत और खिफत को छुपाने और इल्जाम को दूसरों के सर थोपने के लिए ये तदबीर सोची कि खुफिया तौर पर एक शख्स नईम बिन मसूद को मदीना भेजा और कुछ दे दिलाकर उसकी ये ड्यूटी लगाई, यानी कुछ रिश्वत दी और उसकी ये ड्यूटी लगाई कि वहां जाकर ये खबर मशहूर कर दे कि अबू सुफियान का लश्कर आ रहा है और बहुत बड़ी तैयारी के साथ आ रहा है, और बहुत बड़े पैमाने पर लश्कर की तैयारी हो रही है और असलहा भी बहुत सारा है, इतना बड़ा लश्कर है कि पूरा अरब भी उसका मुकाबला न कर सकेगा। ये सब कुछ क्या था? दरअसल प्रोपेगेंडा। आजकल की जंगें नेशंस की विल या अज़्म तोड़कर जीती जाती हैं। मीडिया के जरिए गलत स्टेटिस्टिक्स बताए जाते हैं, सिर्फ एक फरीक के लॉसेस बताए जाते हैं ताकि कौम का मोरल डाउन हो जाए। मुसलसल बॉम्बिंग से भी कौम की आजादी की ख्वाहिश जबरी खत्म की जाती है, उनकी हिम्मत तोड़ी जाती है, क्योंकि एक बार कौम की दिल टूट जाए तो इसका मतलब है कि जंग जीत ली गई। तो उस दौर में भी ये जंगी हिकमत अमली का एक हिस्सा था कि प्रोपेगेंडे से जंग जीती जाए, दुश्मन के दिल में खौफ पैदा किया जाए। और इस सारे प्रोपेगेंडे का मकसद दरअसल मुसलमानों को दहशत ज्यादा करना था, ताकि मुकाबला करने की उनमें हिम्मत ही न रहे। چنانچہ اس نے مدینہ میں جا کر یہ افواہ خوب پھیلائی، لیکن اس پروپیگنڈے کا اثر ابو سفیان کی توقع کے بالکل برعکس نکلا۔ اس خبر سے مسلمانوں کا ایمان اور جوش و جذبہ اور بڑھ گیا، اور آپ صلی اللہ علیہ وسلم 1500 صحابہ کو لے کر بدر کے میدان میں پہنچ گئے۔ ابو سفیان نے جب یہ سنا کہ مسلمان اتنی بڑی تعداد میں آ گئے ہیں مقابلہ کرنے کو، تو اسے نکلنے کی ہمت ہی نہ ہوئی۔ اس کو معرکہ بدر صغرہ کہا جاتا ہے، اور کہا یہ جاتا ہے کہ ابو سفیان نے جب یہ خبر سنی تو 2000 لوگ لے کر نکلا بھی، لیکن تھوڑی ہی دیر کے بعد واپس لوٹ گیا۔ اسی غزوہ کو غزوہ سویق بھی کہتے ہیں۔ سین واو یہ قاف الذین قال لهم الناس ان الناس قد جمعوا لكم، وہ لوگ کہ جن سے لوگوں نے کہا کہ بے شک تمہارے لیے لوگ جمع ہو گئے، فخشوہم ان سے ڈرو۔ بعض مفسرین نے یہ بھی کہا ہے کہ یہ آیت جو ہے پچھلی آیتوں سے متعلق ہے، یعنی اس آیت کی تفسیر میں دو اوپینین ہیں، ایک تو یہ کہ یہ غزوہ بدر صغرا کے بارے میں ہے، اور دوسری یہ کہ یہ غزوہ حمراء الاسد ہی کے بارے میں ہے جس کا ذکر پچھلی آیات میں ہو رہا ہے۔ بہرحال اصل بات کیا ہے کہ اس خبر سے مسلمانوں کا ایمان اور بڑھ گیا، فزادہم ایمانا۔ یہ کیسے ہوا جبکہ ابو سفیان کا مورال اور ڈاؤن ہو گیا؟ حالانکہ پروپیگنڈا اس نے کیا تھا، لیکن جب اسے پتا چلا کہ 1500 کا لشکر پہنچ گیا ہے بدر کے میدان میں، تو اس کی ہمت ٹوٹ گئی اور پھر وہ نکل بھی نہیں سکا۔ تو ایسا کیوں ہوا؟ ایسا کب ہوتا ہے؟ ایمان ہی کی موجودگی میں ایمان بڑھتا ہے۔ آپ دیکھیں کہ جس کنویں کے سوراخ یا سوتے جو ہیں، یا پانی کی جو نکلنے کی جگہ ہے، اس میں زور ہوتا ہے یا پانی کا پریشر ہوتا ہے، تو اس کنویں سے جتنا آپ پانی نکالیں اتنا ہی وہ اور زیادہ اوپر آتا چلا جاتا ہے۔ اسی طرح جو آگ شدت سے بھڑکتی ہے، اگر اس میں گیلی لکڑی بھی ڈال دیں تو کیا ہوتا ہے؟ وہ اس کو بھی سکھا کے اور جلا کے اپنی آگ میں اور اضافہ کر لیتی۔ اصل چیز یہ ہے کہ آپ کے اندر ایمان کی حرارت کتنی، اگر وہ حرارت موجود ہے تو اس کا نتیجہ کیا ہوگا کہ ہر خبر اور ہر چیز آپ کے اندر آ کر مزید ایمان کی قوت پیدا کرے گی، بجائے اس کے کہ آپ کو خوف زدہ کرے۔ تو بالکل ایسے کہ جیسے ایک صحت مند انسان ہوتا ہے، وہ جو غذا کھاتا ہے وہ غذا اس کے لیے مزید قوت کا سبب بنتی، جبکہ ایک بیمار شخص جب غذا کھاتا ہے تو وہ غذا اس کی بیماری میں اضافے کا سبب بنتی۔ اسی لیے بیمار کو پرہیز بتایا جاتا ہے۔ تو جو ایمانی طور پر بیمار ہوتے ہیں وہ ایسی باتیں سن کر مزید ہمت ہار بیٹھتے ہیں، لیکن جن لوگوں کے اندر ایمان کی چمک ہوتی ہے، ایمان کی شمع جل رہی ہوتی، ان کو ایسی خبریں بزدل نہیں بناتی، نہ وہ اس سے خوف کھاتے ہیں، بلکہ ان کا ایمان اور بڑھ جاتا ہے۔ یعنی خیر سے خیر پھوٹتی ہے، لیکن جہاں شر ہو وہاں سے خیر کی توقع نہیں رکھی جا سکتی جب تک کہ اس کی صفائی نہ ہو جائے۔ بہرحال وقالو، اور ان کی زبان پر تھا کیا، حسبنا اللہ ونعم الوکیل، کافی ہے ہم کو اللہ اور وہ بہترین کارساز ہے۔ یعنی یہ خبر سن کر انہوں نے اللہ پر توکل کیا، نعم الوکیل کہا، وکیل کا لفظ توکل ہی سے ہے۔ ان کا یہ یقین تھا کہ ہم اللہ کے راستے میں نکل رہے ہیں، اگرچہ حالات مشکل ہیں لیکن اللہ تعالی ہمیں تنہا نہ چھوڑے گا۔ یہ جو کلمہ ہے حسبنا اللہ ونعم الوکیل، یہ انسان کو بہت زبردست دھارس اور تسلی دیتا ہے، انسان کے اندر اعتماد اور یقین کی ایک لازوال قوت پیدا کرتا ہے۔ کافی ہے ہم کو اللہ، تیاری تو اپنی سی کر لی ہم نے اور باقی کمی سب اللہ پوری کرے گا، کیونکہ اس کے راستے میں ہم نکل رہے ہیں۔ بخاری کی روایت میں آتا ہے کہ جب نمرود نے حضرت ابراہیم علیہ السلام کو آگ میں ڈالا تھا تو انہوں نے بھی یہی کلمہ پڑھا تھا، حسبی اللہ ونعم الوکیل۔ شداد بن اوس سے روایت ہے کہ آپ صلی اللہ علیہ وسلم نے فرمایا، حسبنا اللہ ہر خائف کے لیے امان ہے، یعنی جس شخص کے دل میں کوئی خوف آ رہا ہو اس کو یہ کلمہ پڑھنا چاہیے۔ اسی طرح طبرانی کی روایت میں ہے، جب کسی چیز سے خوف کر کے یہ کلمہ کہے تو اللہ تعالیٰ اس خوف سے نجات دیتا ہے۔ یعنی خوف کے وقت، گھبراہٹ کے وقت، پریشانی کے وقت ان کلمات کے ساتھ دعا کرنا اس گھبراہٹ سے نجات دیتا ہے۔ حضرت عائشہ رضی اللہ تعالیٰ عنہا سے روایت ہے کہ آپ صلی اللہ علیہ وسلم کو جب کوئی غم ہوتا تو حسبن اللہ بار بار کہا کرتے تھے، یعنی صرف ایک دفعہ نہیں، کئی بار حسبن اللہ ونعم الوکیل، اور کہنا بھی پورے ایمان اور یقین کے ساتھ چاہیے، نہ کہ آدھے دل کے ساتھ۔ کیونکہ جتنا آپ کا یقین زیادہ ہوگا، جتنی ایمانی قوت آپ کے اندر زیادہ ہوگی، اتنی ہی آپ کی مدد زیادہ آئے گی۔ لیکن اس کا یہ مطلب نہیں ہے کہ انسان بد دلی کے ساتھ اور بیزاری کے ساتھ یا مایوسی کے ساتھ یہ کلمہ پڑھے۔ عوف بن مالک فرماتے ہیں کہ آپ صلی اللہ علیہ وسلم کی خدمت میں دو شخصوں کا مقدمہ آیا، آپ نے ان کے درمیان فیصلہ فرما دیا۔ یہ فیصلہ جس کے خلاف تھا اس نے نہایت سکون سے فیصلہ سنا اور چلتے ہوئے کہنے لگا، حسبی اللہ ونعم الوکیل۔ آپ نے فرمایا، اس شخص کو میرے پاس لاؤ، اور فرمایا، ان اللہ یلوم علی العجز ولکن علیک بالتیس فاذا غلبک امر فقل حسبی اللہ ونعم الوکیل۔ بے شک اللہ تعالیٰ بے وقوفی پر ملامت کرتا ہے، مگر تجھے ہوشیاری لازم ہے، پھر اگر تو کسی وجہ سے ہار جائے تو کہہ مجھے اللہ ہی کافی ہے اور وہ بہتر کام بنانے والا ہے۔ یعنی ایسا نہیں کہ انسان ہاتھ پاؤں توڑ کے بیٹھ جائے اور کچھ نہ کرے اور پھر کہے حسبن اللہ ونعم الوکیل، بلکہ حکم کیا ہے کہ انسان تمام وسائل اور ذرائع جو بھی ممکنہ اس کے پاس اوزار ہیں یا ہتھیار ہیں یا جو بھی سپورٹ ہے، اس کو اکٹھے کرنے کے بعد حسبن اللہ ونعم الوکیل کہے۔ اس سے کیا بات پتہ چلتی ہے؟ کہ حسبن اللہ ونعم الوکیل سستی کے مارے اور بیکاری میں پڑھنے کی دعا نہیں، کہ آپ کام نہ کریں، کوشش نہ کریں، وسائل استعمال نہ کریں اور پھر کہہ دیں حسبن اللہ ونعم الوکیل، ایسے موقع پر نہیں، بلکہ حکم کیا ہے کہ اعقل وتوکل، پہلے باندھو پھر توکل کرو۔ جیسے وہ ایک روایت میں آتا ہے نا کہ ایک شخص حضور صلی اللہ علیہ وسلم سے ملاقات کے لیے آیا اور اپنا اونٹ باہر کھلا چھوڑ کے اندر آ گیا، تو آپ نے پوچھا کہ تمہارا اونٹ کہاں ہے؟ اس نے کہا اللہ کے بھروسے پہ چھوڑ آیا ہوں، اللہ کے توکل اس کو چھوڑ دیا۔ آپ نے فرمایا نہیں، اے عقل و توکل، پہلے جا کے اس کو باندھو پھر توکل کرو۔ تو اسی طرح حسبی اللہ ونعم الوکیل کہنا دراصل زبان سے اللہ پر توکل کا اظہار ہے کہ ہم توکل کر رہے ہیں۔ وکیل اور توکل ایک ہی روٹ ہے، ایک ہی اصل سے ہیں۔ مثلا آپ کے سامنے سانپ آ جاتا ہے، آپ نے اس کو مارنا ہے، تو آپ بیٹھے رہے ہیں، ہاتھ پہ ہاتھ رکھے تھے، حسبن اللہ ونعم الوکیل، نہیں، آپ اٹھے، ڈنڈا اٹھائیں، اس کے سر پہ مارے اور مارتے ہوئے کہیں حسبن اللہ ونعم الوکیل۔ یعنی حسبن اللہ ونعم الوکیل مایوس انسان کا کلمہ نہیں ہے، بہادر انسان کا ہے، بزدل کا نہیں، شجاع کا کلمہ ہے کہ کوشش بھی کرے اور اپنی ذات پہ بھروسہ نہ کرے، اللہ کی ذات پر کرے۔ نتیجہ کیا ہوا؟ فانقلبوا بنعمة من الله وفضل، پس وہ پلٹے اللہ کی نعمت کے ساتھ اور فضل کے ساتھ، لم يمسسهم سوء، ان کو کسی تکلیف نے نہ چھوا۔ غزوہ حمراء الاسد بھی ایسا ہی ہوا کہ مسلمان نکلے تو کافر ڈر کے بھاگ گئے، حالانکہ ان کا واپس پلٹنے کا ارادہ تھا۔ غزوہ بدر صغرا میں بھی یہی ہوا کہ جب مسلمانوں کا 1500 کا لشکر میدان میں پہنچ گیا تو دشمنوں کو خوف لاحق ہوا اور وہ واپس چلے گئے۔ اور بنعمت سے مراد یہاں کیا ہے؟ کہ وہ اللہ کی نعمت کے ساتھ پلٹے۔ پہلی نعمت تو یہ کہ اللہ تعالیٰ نے کافروں کے دلوں میں روب ڈال دیا اور وہ بھاگ گئے۔ دوسری نعمت یہ بتائی جاتی ہے کہ حمراء الاسد کے بازار میں اللہ تعالیٰ نے ان کو تجارت کا موقع دیا اور مسلمان منافع کما کے واپس لوٹے۔ اور تیسری نعمت اور فضل کیا ہے کہ اللہ تعالیٰ کی رضا حاصل کی۔ اگر وہ گھر میں بیٹھ کر پریشان ہوتے اور خوف زدہ ہوتے اور محنت اور کوشش نہ کرتے تو یہ سب نعمتیں ان کو میسر نہ آتی۔ ان آیات سے مقصود کیا ہے؟ ان آیات سے مقصود یہ ہے کہ غزوہ احد میں مسلمانوں کو جو شکست ہوئی تھی اور ان کا جو مورائل ڈاؤن ہوا تھا، اس کے بعد انہوں نے ہمت ہارنے کی بجائے اللہ پہ بھروسہ کرتے ہوئے جو قدم اٹھائے اور جو اللہ اور رسول کی پکار پہ لبیک کہا تو ان پر اللہ کی مدد بھی آئی۔ وَاتَّبَعُوا رِضْوَانَ اللَّهِ، اور انہوں نے اللہ کی رضا مندی پائی، اللہ کی رضا پہ چلنے کا شرف بھی ان کو حاصل ہوا۔ وَاللَّهُ ذُو فَضْلٍ عَظِيمٍ، اور اللہ بہت بڑے فضل والا ہے۔